लोकदोहोरीको संगीतको बजार आज यहाँसम्म विस्तारित भएको छ। शुरूआतमा लोकबहादुर छेत्रीको आवाजमा भाका गाडी बनाउँछु, आमा रुँदै गाम्बेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा। यो पुरानो भाका स्वीकार्नुहोस् केवल तपाईँका लागि। आमा रुँदै गाउँ बेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा। आमा रुँदै गाउँ बेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा। आज आउला भोलि आउला वर्ष बिति गयो, छोरो पर्खी बता बतै आदि बुढा बाबु ओछनबाट तिमलाई बोलाउँदैछन्, दाजुभाइ दिदी बहिनी तिमलाई पर्खी ए छोरा फर्कन आव त बुढा बाबा आमालाई सम्झे। पाखा पँधेराले तिम्रै बाटो हेर्छन्, तिम्रा जहान परिवार सम्झिरहेछन्, डाफे मुनाल कोइली सरी नौलो भाका फेर्छन्, तिम्रै तिरले दिन प्रतिदिन सुँदै गए बाबु फर्कन अब त मातृभूमि अनि घरबारी सम्झेर। तिम्रा बाबु पनि रोगले पीडित भए, दिन रात रुँदा रुँदै आँसु सुँदै गए, घरबारी गोठ पनि पहिराले लग्यो, दैव पनि हामीलाई मात्रै लागे जस्तै भयो। ए बाबु फर्कै अब त तिम्रै मुख हेर्नलाई बाँकी छ। आमा रुँदै बेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा। आमा रुँदै गाउँ बेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा। आमा रुँदै गाउँ बेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा। निकै सफल भाका, सुमधुर भाका, सदाबहार भाका, जहिले सुन्दा पनि उत्तिकै कर्णप्रिय, उत्तिकै लोकप्रिय पुराना भाकाहरू धेरै मर्मस्पर्शी अनि मनलाई छुने खालका रहेका छन्। यो लोक आवाज मैले अगाडि बढाएँ लोकबहादुर छेत्रीको आवाजमा। कार्यक्रम लोक झन्कारको यो आइतबार व्यवसायीलाई तपाईँले सुनिरहनु भएको छ र आइतबार व्यवसायीमा हामी पुराना भाकाहरू अगाडि सार्ने गर्दछौं। तपाईँलाई जानकारी नै छ, स्वयंरूप फेरि पनि अर्को भाका रेलै घुमेर गयो दाजुको आदि उमेर, राम थापा अनि सुनिता सुब्बाको आवाजमा। आ

सम्पर्क पुष्पाञ्जलि गिफ्ट एन्ड किचन स्टोर्स, स्कुल सटर सौराहाचो गङ्गा प्लाजा सँगै प्रोपाइटर रामशरण पाठक, मोबाइल 9845272368। पुष्पाञ्जलि गिफ्टको पहिचान। हाय रविन, के हो सुस्त बब्बाल छ त? जता ततै तिम्रै सुसको चर्चा सुन्छु त, के हो यसको राज? तिमीले पनि मेरो सुसकै कुरा गरेको, मेन रोड टाढीमा रहेको सुप्रिया फुटवेयर कलेक्सनबाट किनेको हो नि। त्यहाँ त आधुनिक डिजाइनका स्वदेशी तथा विदेशी ब्रान्डेड पार्टी सुज, स्पोर्ट्स सुज, विभिन्न मोडलका कन्भर्स सुजहरू, लेडिज तथा जेन्ट्स सेन्डलहरू र स्कुल बोर्डिङ तथा कलेजका सुजहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। सम्पर्क सुप्रिया फुटवेयर कलेक्सन, रत्ननगर 2 मेन रोड टाढी, कर्माचार्य हार्डवेयरको ठिक अगाडि, प्रोपाइटर झलक नेपाली दुर्गा दुलाल, मोबाइल 9845064002। साथै हाम्रो सेवा टाढी हङकङ बजारमा पनि उपलब्ध छ। क्या हो साथी, आज पनि बाइक डोर्याउँदै? के गर्नु त, यो बाइक नै यस्तै छ, आफ्नो त दैनिकी बनिसक्यो बाइक डोर्याउने। लप अबदेखि तैले यो बाइक डोर्याउनु पर्दैन। मोडर्न बाइकको भरपर तो अनि विश्वासिलो सेवाले यो बाइकको सम्पूर्ण समस्या मुक्त हुनेछ। हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ, तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ। सम्पर्क मोडर्न बाइक केयर सेन्टर एन्ड वर्कसप, रत्नगर 7 कृष्ण मन्दिर चोक, प्रोप्राइटर सरस्वती राणा भाट, फोन नम्बर 0656269054, मोबाइल 9855064949। रेडियो अर्पण 104.5 MHz। फेरि पनि एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि रेडियो अर्पण 104.5 MHzको प्रस्तुति कार्यक्रम लोक झनकारको बसाईमा हामी जुटिरहेका छौँ। र आजको यो आइतबारे बसाईमा पुराना लोक तथा दोहोरी भाकाहरू अगाडि बढाइरहेका छौँ र यही क्रममा फेरि पनि अर्को एउटा भाका तपाईँको लागि अगाडि बढाउने बेला भएको छ। बुद्धिकृष्ण लामिछानेको आवाजमा पिँढीमा बसेर मेरै बाटो हेर्दी हुन्, यो भाका तपाईँका लागि अगाडि सार्दैछु। यो भाकापछि फेरि पनि कार्यक्रममा हामी उपस्थित हुनेछौँ। कार्यक्रम लोक झनकारका हरेक नवीनतम बसाईका साथमा प्रत्येक दिन बिहान 10 बजेको अर्पण समाचारपछि हामी उपस्थित हुने गर्दछौँ र यो क्रममा अगाडि बढाउँदैछु पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर चल्दो हो आँसुले चोली भिज्दो हो मनमा बिरह चल्दो हो आँसुले चोली भिज्दो हो पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर Thank you. डाडोमा लोगो लोगो काम दे हुन भोकै बसे रुँदे हुन डाडोमा लोगो लोगो काम दे हुन भोकै बसे रुँदे हुन पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदे हुन मलाई सम्झेर मलाई सम्झेर लोक भाका यति बेला हामीले अगाडि बढायौं बुद्धि कृष्ण लामिसानीको आवाजमा कार्यक्रम लोक झन्कारको व्यवसायमा हामी रहँदा बस्दा आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ भन्ने जानकारी राजबाट पाए। जाँदा जाँदै अरू कालो रेलको धुवाले मत कालो छाता हजुर ओड्दै नवन्नाले लाल बहादुर खाती अनि भुवन केसीको आवाजमा यसै भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य बिदा हुन्छु। नमस्कार। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला?